विचार पर्सा नारायणी डेवलपमेंट बैंक को माथि मोबाइल 9845146174। नमस्कार, अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np/ संसारभरि के साथ सुनिरहनु भएको बिहान 11 बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ। म सुजिता हुमाल। अब खबर विस्तारमा। संसदीय सुनवाई विशेष समितिको बैठक आज पनि बसिरहेको छ। समितिको कार्य सिंह दरबारमा जारी बैठकमा न्याय परिषदलाई पठाउने पत्रमा रहने शब्दका बारेमा छलफल भइरहेको छ। न्याय परिषदले संसदको मान मर्यादा हुने गरी पत्र पठाएकाले सचेत गराउँदै अर्को पत्र पठाउने र उजुरीकर्तासहित सिफारिसमा परेका न्यायाधीशलाई बोलाउने सहमति नजिक दलहरू पुगेका छन्। एमालेका नेता भीम रावल, पूर्व कानून मन्त्री प्रेमबहादुर सिंह र संसद सचिवालयका कानूनी सल्लाहकार रवि अर्यालले परिषदलाई पठाउने पत्रको बेहोरा तयार पारेका छन्। उनीहरूले तयार पारेको पत्रका बारेमा छलफल भइरहेको छ। एमाले र ए माओवादी सिफारिसमा परेका न्यायाधीशको नामावली जस्ताको तस्तै पुनरावलोकनका लागि फिर्ता गर्नुपर्ने अडानबाट पछि हटेपछि बैठक सहमति नजिक पुगेको हो। आजको बैठकले उजुरीकर्ता र सिफारिसमा परेका न्यायाधीशलाई बोलाउने मिति तोक्ने तयारी गरेको छ। यसैबीच संसदीय सुनवाई विशेष समितिका सदस्य भीम रावलले न्याय परिषदलाई पत्र काट्ने निर्णय भइ नसकेको बताउनु भएको छ। उहाँले हिजोको बैठकमा पत्र काट्ने निर्णय नभएको बताउनुभयो। उहाँले न्याय परिषदले सिफारिस गरेका 8 जना न्यायाधीशलाई समितिमा बोलाउन बयान लिने पनि जानकारी दिनुभयो। पार्टीभित्रको विवाद मिलाएर कार्ययोजना र कार्यविभाजनका विषयमा छलफल गर्न एकीकृत नेकपा माओवादीको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ। हिजो नेताहरू बीच पदाधिकारीमा सहमति भएकाले आज केन्द्रीय समितिको विस्तार सहितका एजेन्डामा छलफल हुने नेताहरूले बताएका छन्। एकीकृत माओवादीका शीर्ष नेताहरू बीच असन्तुष्टि समूहको माग सम्बोधन हुने गरी केन्द्रीय समिति विस्तार गर्ने हिजो सहमति भएको थियो। अध्यक्ष पुष्पकमल प्रचण्ड, नेता बाबुराम भट्टराई, अन्य नेताहरू नानकाजी श्रेष्ठ, पुष्ट बहादुर बोकटी र कृष्ण बहादुर महरा रहने गरी 5 जनाको हेडक्वार्टर गठन गर्ने पनि दुई पक्षबीच सहमति भएको छ। भट्टराई पक्षीय नेता टोपबहादुर रायमाझीलाई संसदीय दलको उपनेता बनाउने बारेमा पनि सहमति भएको छ। हिजोको सहमतिको बारेमा केन्द्रीय समितिमा छलफल भइरहेकाले अन्तिम निर्णय भइ नसकेको प्रवक्ता दिननाथ शर्माले जानकारी दिनुभयो। विराटनगर राष्ट्रिय सम्मेलनमा पक्षले केन्द्रीय समितिमा बस्न अस्वीकार गरेपछि विवाद बढेको थियो। बैठक दिउँसो पार्टी कार्यालय कुटेश्वरमा बस्नेछ। संविधान सभाको बैठकमा प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल भइरहेको छ। तत्कालीन प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँड समितिको प्रतिवेदन र राष्ट्रिय हित संरक्षण समितिको प्रतिवेदनको संविधानको प्रारम्भिक मसौदामा भएका सहमतिका निकोल सम्बन्धी प्रतिवेदन 2071 माथि सैद्धान्तिक छलफल आज सक्ने संविधान सभा सचिवालयले जानकारी दिएको छ। हिजो छलफलमा भाग लिने सदस्यको सूची नसकिएका आज पनि त्यस्तै विषयमा छलफल जारी रहने र प्रतिवेदनमाथिको सैद्धान्तिक छलफल सकिएपछि प्रतिवेदन मसौदा समितिमा पठाउने संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले जानकारी दिनुभयो। प्राकृतिक स्रोत, आर्थिक अधिकार र राजस्व बाँडफाँडका विषयमा छलफल सकिएपछि राजस्वको राज्यको पुनर्संरचना, शासकीय स्वरूप र न्याय प्रणाली सम्बन्धी समितिको प्रतिवेदनमा छलफल हुनेछ। संविधान सभाको बैठक दिउँसो 1 बजेको लागि बोलाइयो। बढ्दो राजनैतिक संकटबीच थाइल्याण्डको सेनाले राजधानी बैंककमा मार्शल ल लागू गरेको छ। सेनाले सञ्चालन गरेको टेलिभिजन मार्फत मार्शल लको घोषणा गरिएको र देशमा शान्ति सुव्यवस्था कायम राख्नका लागि यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ। सेनाले यो निर्णयबाट नागरिक आतंकित हुनु जरुरी नरहेको भन्दै अहिले जस्तै सामान्य रूपमा जीवन यापन गर्न सक्ने दावी गरेको छ। सेना प्रमुख एथियोज चान ओसाको हस्ताक्षरमा सार्वजनिक गरिएको वक्तव्यमा लामो समयदेखि राजनीतिक प्रदर्शनका कारण देशको सुरक्षा तथा नागरिक र सार्वजनिक सम्पत्तिको सुरक्षामा खतरा उत्पन्न हुन सक्ने भएकाले मार्सल ल लागू गरिएको जनाइएको छ। सेनाले संकटका बेला हस्तक्षेप गर्न सक्ने कानूनी व्यवस्था उल्लेख गर्दै सुरक्षाको जिम्मेवारी मात्रै लिएको तर यो सैनिकको नभएको पनि स्पष्ट पारेको छ। बैंकक पोस्टले सेनाको घोषणासँगै सैनिकहरू धेरै निजी टेलिभिजन स्टेशनहरूमा प्रवेश गरी नियन्त्रणमा लिएको उल्लेख गरेको छ। र इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज पनि दुईवटा खेल हुँदैछ। अपरान्न सभा 4 बजेपछि हुने पहिलो खेलमा सनराइजर हैदराबाद र रोयल च्यालेन्जर बेङ्गलोर बीच प्रतिस्पर्धा हुनेछ। अहिलेसम्म 11 खेलबाट 10 अङ्क जोडेको बेङ्गलोर अङ्क तालिकाको 5 औं स्थानमा छ भने समान खेलबाट 8 अङ्क जोडेको हैदराबाद 7 औं स्थानमा छ। आजको खेलमा फराकिलो अन्तरले पराजित गरेको खण्डमा विजयी हुने टिम 1 स्थानमाथि उक्लनेछ। त्यस्तै बेलुका सभा 8 बजे पछि हुने दोस्रो खेलमा दोस्रो स्थानमा रहेको चेन्नई सुपर किङ्स र चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्स भिड्ने छन्। 11 खेलबाट चेन्नईले 16 अङ्क बनाएको छ भने समान खेल खेलेको कोलकाताको 12 अङ्क छ। हवस् त बिहान 11 बजेको अर्पण खबर सकियो। सुजिता हमाल बिदा भई नमस्कार। यस अर्पण खबरको साथमा जय गलेश्वर रियल इस्टेट एन्ड हाउसिङ प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर 3 चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट 1200 मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको 4 बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि 2 वटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ। विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क हुनुहोस्। सम्पर्कका लागि गोपाल पौडेल रत्ननगर मोबाइल 98 450 49 728 प्रेम हिमाली चैनपुर मोबाइल 98 453 68 075 र दीपक बस्नेत चैनपुर मोबाइल 98 451 97